यो मन सधैं यति धेरै डराउने किन होला, यो मन सधैं यति धेरै डराउने किन होला, डराई डराई पनि मन पराउने किन होला, यो मन सधैं यति धेरै डराउने किन होला, डराई डराई पनि मन पराउने किन होला, यो पाली त भन्छु भन्यो तर पनि सक्या होइन, यो पाली त भन्छु भन्यो तर पनि सक्या होइन, यो मन सधैं यति धेरै डराउने किन होला, डराई डराई पनि मन पराउने किन होला, यो पाली त भन्छु भन्यो तर पनि सक्या होइन, मायाले नि पागल जस्तै गराउने किन होला, मायाले नि पागल जस्तै गराउने किन होला। एउटा मान्छे मनपर्छ बोल्न सक्दिनँ, आफ्नो स्वर मुसको सामु खोल्न सक्दिनँ। यो गीतसँगै स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा। सामुदायिक सूचना नेटवर्क सीआईएन को उत्पादन रेडियो कार्यक्रम बहके निर्माणको यो श्रृङ्खलामा पनि तपाईँलाई मनोच्छ्याएर स्वागत गर्न आइपुगिसकेका छौँ। सिसाभन्दा वारिपट्टि छु म महावीर विश्वकर्मा अनि पारिपट्टि हुनुहुन्छ सुनिल राज भारत। कार्यक्रम बहकिनी मनमा आज सधैँ जसरी चाहिँ आएनौँ, आज फरक ढङ्गले आयौँ। सुरुवातमा राख्यौँ यो गीत, एउटा मान्छे मनपर्छ बोल्न सक्दिनँ, आफ्नो स्वरम उसको सामु खोल्न सक्दिनँ। 14 फेब्रुअरी यसलाई प्रणय दिवसको रूपमा लिने गरिएको पनि छ, प्रेम दिवसको रूपमा, भ्यालेन्टाइन डे, जे भनेर बोल्नुहोस् तपाईँ। आज मैले लिएर आएको गीतहरू सम्बन्धित मनको कुरा खोल्ने कुराहरूसँग सम्बन्धित गीतहरू छन्। र आज म सदा चाहिँ तपाईँको फोन पनि लिन्न, सदा चाहिँ सुरुवातमा बहकाइनँ पनि मैले। आज तपाईँको मुक्तकहरू पढ्छु, म धेरै भयो तपाईँका मुक्तकहरू नपढेको। र आज मैले लिएर आएको मुक्तकहरू चाहिँ सकेसम्म एकदमै नयाँ साथीहरूको मुक्तक मैले लिएर आएको छु, त्यो प्रयास गरेको छु। हेरौँ केही पहिले नै मुक्तक वाचन भइसकेका साथीहरूको दोहोरियो भने पनि त्यसलाई चाहिँ मैले फिल्टर गर्दा गर्दा पनि मैले झुकेँ त्यहाँनिर भनेर तपाईँ बुझ्नुहोला। एकदमै नयाँ साथीहरूको मुक्तक आज मैले लिएर आएको छु, छानेर नै लिएर आएको छु। र म लिएर आएको छु एसएमएसबाट पनि केही मुक्तक, अनि मुक्तक कसरी लेख्ने त भनेर पनि तपाईँलाई केही कुराहरू भन्छु म। तपाईँलाई त्यति सुनेपछि चाहिँ अलिकति भए पनि लेख्न सक्ने जस्तो तपाईँले बुझ्ने गरी एकदमै सरल भाषामा भन्छु म। साहित्यको भाषाहरू प्रयोग गर्दिनँ, सिद्धान्तका कुरो, वादको कुरोहरू गर्दिनँ, धेरै गहिराईमा पनि जान्न। एउटा आधारभूत नियमहरू पनि तपाईँलाई सुनाउनु छ आज, मुक्त कसरी लेख्ने भन्ने विषयमा पनि। अनि तपाईँका मुक्तकहरू म पढ्नेछु फेसबुक र एसएमएसबाट प्राप्त भएका, अनि गीत सुनाउनेछु तपाईँलाई। यति मात्रै गर्नेछु आज, कहिलेकाहीँ त्यो एउटा नियमभन्दा बाहिर निस्किनेको मजा पनि बेग्लै हुन्छ। भले त्यसले कसैलाई हानि गरेन भने चाहिँ फेरि त्यसको हानि कतै कुनै पक्षलाई हुन थाल्यो भने त्यो त्यति उचित पनि हुँदैन। मसँग केही मुक्तकहरू छन्, म मुक्तक तपाईँलाई सुनाउनेछु अनि मुक्तकको नियम पनि बताउनेछु। म सुरुवातमा नै तपाईँलाई भनौँ कि मुक्तक चारवटा पङ्क्तिमा लेखिन्छ, विशेषतः यो रुबाई भन्छौँ हामी, रुबाई शैलीमा। पङ्क्ति भनेको लाइन, तपाईँ चार लाइन भन्नुहुन्छ, धेरैले बुझ्ने गरी चाहिँ चार लाइन पनि भनौँ यसलाई। र पहिलो र दोस्रो त्यो पङ्क्तिमा अनुप्रास मिल्ने भनेको सुन्दा उस्तै जस्तो लाग्ने शब्दहरू हुन्छन्, मिठास भएका शब्द, त्यसलाई काफिया भन्छौँ हामी। त्यो पहिलो र दोस्रो पङ्क्तिमा आउनुपर्छ, तेस्रोमा आउन हुँदैन र चौथोमा फेरि आउनुपर्छ। यसरी यो हो सामान्यतया नियम चाहिँ। म मुक्तक वाचन गर्दै तपाईँलाई त्यो बताउँदै गर्छु। नरेश राउत कोसिस त नहुँ नहाल नहालाका मित्रको मुक्तक छ। कसैले मन पराएछ थाहै भएन, तडपिरहने गराएछ थाहै भएन। यसमा पराएछ र गराएछ आएको छ। कसैले मन पराएछ थाहै भएन, तडपिरहने गराएछ थाहै भएन। अर्काको दिल खोज्न जाँदा आफ्नै दिल हराएछ थाहै भएन, आफ्नै दिल हराएछ थाहै भएन। पहिलो र दोस्रो लाइनमा पराएछ र गराएछ भन्ने शब्द आयो, तेस्रोमा योसँग मिल्ने त्यो उस्तै सुनिने शब्द आएन अनुप्रास मिल्ने, र चौथोमा हराएछ भन्ने शब्द आयो। हो यसरी मुक्तक लेख्छौँ हामी, त्यो मिठास मिल्ने गरेर। र योभन्दा पछाडि दोहोरिएको शब्द छ नि, थाहै भएन थाहै भएन भन्ने, त्यो पहिलो दोस्रो र चौथो पङ्क्तिमा दोहोरिएको यो शब्दलाई रदे भन्छौँ। अर्को मुक्तक म अघि सार्छु। यो मुक्तक हो खतेउडा लक्ष्मणको, धादिङका हुनुहुन्छ। जात र औकात पर्खालभन्दा छुटिनेहरूका कथा, जात र औकात पर्खालभन्दा छुटिनेहरूको कथा, झुटो प्रेममा परि अस्मिता लुटिनेहरूको कथा। लेख्दैछु वियोगान्त प्रेमको चित्रण गर्दै, वर्षौँदेखि यादको हाँडीमा भुटिनेहरूको कथा, वर्षौँदेखि यादको हाँडीमा भुटिनेहरूको कथा। यसमा पनि छुटिनेहरू, यसै गरी लुटिनेहरू र भुटिनेहरू यसरी मिलेर आयो, यसलाई हामी काफिया भन्छौँ। यो पहिलो दोस्रो पङ्क्तिमा मिलेको हुनुपर्छ, तेस्रोमा योसँग मिल्ने शब्द आउनु हुँदैन र चौथोमा चाहिँ आउनुपर्छ। आफैसँग रिसाएको छ थाहा हुँदा हुँदै, हाँसोमा आँसु मिसाएको छ थाहा हुँदा हुँदै। आफैसँग रिसाएको छ थाहा हुँदा हुँदै, हाँसोमा आँसु मिसाएको छ थाहा हुँदा हुँदै। अर्काको घर ताकि ढुङ्गा हान्छन् मान्छे, आफ्नै घर सिसाको छ थाहा हुँदा हुँदै, आफ्नै घर सिसाको छ थाहा हुँदा हुँदै। सन्तमान श्रेष्ठ सलिन सिलुवा छ पाल्पा, हाल मलेसियामा हुनुहुने मित्रको यो मुक्त। यसमा पनि रिसाको छ, मिसाको छ र सिसाको छ यसरी आएको थियो। यो चाहिँ काफिया भन्छौँ हामी, यो मिल्नु पर्छ मुक्तक लेख्दाखेरि। अघि म कुरा गर्दै थिएँ यो 14 फेब्रुअरी आउँदैछ भनेर, त्योभन्दा अघिल्लो दिन 13 फेब्रुअरी छ, त्यो भनेको चाहिँ विश्व रेडियो दिवस हो। त्यसैले पनि आज मैले वाचन गर्ने केही मुक्तकहरू रेडियोसँग सम्बन्धित पनि हुन्छन्। र त्यसको भोलिपल्टका कुरा गर्नुपर्दा चाहिँ 14 फेब्रुअरी त्यो फागुन 2 गते त्यो कुरा गर्नुपर्दा, म आज बजारमा केही बेर घुम्दा मैले हरेक पसलहरू एकदमै रातो भए देखेको थिएँ। त्यहाँ पानको पात जस्तो रातो, विभिन्न किसिमका त्यहाँ गिफ्टहरू, यसै गरी हरेक पसलहरू, त्यो गिफ्टको बिक्री हुने पसलहरू सिँगारिएका थिए र भ्यालेन्टाइन डेको अवसरमा 30% डिस्काउन्ट 30% छुटका साथ बिक्री भनेर लेखिरहेको मैले बजारैभरि देखेँ। तपाईँहरूकोतिर पनि त्यस्तै होला। पछिल्लो समय नेपालमा पनि यो प्रेम दिवसलाई चाहिँ 14 फेब्रुअरीलाई एउटा महत्त्वपूर्ण दिनको रूपमा युवा पिँढीले चाहिँ लिइरहेका छन्, मनाउने गरेका छन् भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन, लिइरहेका छन् उनीहरूले यो दिनलाई चाहिँ हरेक दिन प्रेम दिवसकै रूपमा लिन सक्नुपर्छ। र पनि यो कुरा गरिरहँदाखेरि कतिपय अवस्थामा यो पाश्चात्य संस्कृति हो, हाम्रो संस्कृति होइन, हामी आफ्नो संस्कृति भुल्ने, अरूको मात्रै सिको गर्ने भन्ने किसिमका विचारहरू पनि आउँछन्। त्यस्तो विचारहरू तपाईँ पनि राख्न सक्नुहुन्छ, त्यो विचार पनि आफ्नो ठाउँमा उपयुक्त होला। तर पनि यो राम्रो कुरोको सिको चाहिँ यदि हामीले प्रेम गर्ने कुरा सिक्छौँ, त्यो भन्नुको अर्थ हामी कलह गर्ने कुरा सिकिरहेका छैनौँ, हामी युद्ध गर्ने कुरा सिकेका छैनौँ, हामी प्रेम गर्ने कुरा सिकिरहेका छौँ, कसैप्रतिको सद्भाव सिकिरहेका छौँ, कसैसँग नजिकिन सिकिन खोजिरहेका छौँ, नजिक हुनका लागि कसैलाई एउटा अपरिचित जस्तो भनेको आशय, कोही अहिलेसम्म त्यति नजिक नभएको मान्छेलाई नजिक बनाउन खोजिरहेका छौँ भने त्यसमा के नै आपत्ति भन्ने लाग्छ। खैर, यसमा फेरि विचार आफ्नै हुन सक्छन्, यसमा तपाईँको पनि बलियो विचार हुनसक्छ यसको विरोधमा पनि। तर जो प्रेम गर्नेहरूको लागि चाहिँ यो महान पर्वको रूपमा जस्तो भइरहेको छ। केही मुक्तक म अघि सार्छु, यी कुराहरू जोड्नेछु पनि फेरि। बसेछु तिम्रै वरिपरि हेर मलाई भन्छे, बस्छु तिम्रै वरिपरि हेर मलाई भन्छे, जति हेर्छौ ऐनासरी हेर मलाई भन्छे, देख्ने देख्नलाई आँखा चाहिन्छ ऊ अन्जान भन्दैछ, दुवै आँखा बन्द गरी हेर मलाई भन्छे, दुवै आँखा बन्द गरी हेर मलाई भन्छे। अनुज विक तनहुका मित्रको यो मुक्तक, प्रदीप खनाल अर्घाखाँचीका मित्रको मुक्तक म अघि सार्छु। नजानेर हो या जानी जानी रेडियोले गरिदिन्छ घरिघरि बेइमानी रेडियोले, नजानेर हो या जानी जानी रेडियोले गरिदिन्छ घरिघरि बेइमानी रेडियोले, जुन कुरा भुल्नु छ त्यही सम्झाउँछ सुनाएर अतीतको कहानी रेडियोले, सुनाएर अतीतको कहानी रेडियोले। फागुन 1 गते विश्व रेडियो दिवस, यो मुक्तक मैले अघि सारेँ। र म केही कुरा मुक्तक भन्दै केही देखेका कुराहरू पनि मुक्तकसँगै बोल्दै पनि अगाडि बढ्छु। जस्तो मुक्तक छानिन्छ नि बहकिने मनमा, छनौटमा जस्तो मुक्तकहरू पर्छन्, पछि लेख्ने साथीहरूले चाहिँ त्यसैलाई अनुसरण गरिरहेको मैले बढी पाउँछु। एउटा काफिया एउटाले यसो भएपछि अनि उसो भएपछि भन्ने जस्तो एकजना साथीले लेखेको त्यो उत्कृष्ट पऱ्यो भने अरू धेरैले त्यस्तै तरिका लेख्न थाल्नुहुन्छ, अनि यस्तो हुनेछ उस्तो हुनेछ यो हुनेछ भन्ने दिन आउँछ, तकदिर भएपछि पिर भएपछि भन्ने भयो, आँखामा आँसु टिलपिल, यस्तो यस्तो काफिया चाहिँ एकपटक प्रयोग भइसकेपछि धेरैले त्यसलाई अनुसरण गर्नुहुन्छ। मैले भनेको एउटाले लेखेपछि अर्कोले लेख्ने हुँदैन लेख्नै पाउँदैन भन्ने आशयमा भन्न खोजेको होइन, तर अलिक फरक गर्न खोजौँ न भन्ने अर्थमा। जस्तै मैले महसुस गरेको, हामीले विश्व रेडियो दिवसको अवसरमा 6 मध्ये 2 मुक्तक चाहिँ फेसबुकबाट रेडियोसँग सम्बन्धित लिने भन्यौँ र पहिलो श्रृङ्खलामै हुनुपर्छ सायद, त्यसो भनिसकेपछिको श्रृङ्खलामा हामीले लिएको मुक्तकमा रेडियोसँग सम्बन्ध आएको, रेडियोले मेरो अतीत सुनाउँछ भन्ने जस्तो त्यो भावको थियो, अतीत भन्ने शब्द थियो। त्यसपछि यति धेरै मुक्तकहरू आए कि अतीत शब्द प्रयोग गरेर मैले आज पनि हेर्दाखेरि आज प्राप्त भएका मुक्तकहरूमा पनि अधिकांश मुक्तकहरू चाहिँ अतीत, रेडियोले अतीत सुनाउँछ, रेडियोले मेरो अतीत सुनायो भन्ने नै थिए। मैले यहाँनिर जोड्न खोजेको कुरा चाहिँ हामी के अलि नयाँ गरौँ, जुन अरूले गरिसकेपछि त्यसैलाई पछ्याएर अझ हुबहु जस्तै लाग्ने गरेर त्यसो चाहिँ नगरौँ, अलि फरक ढङ्गको प्रयास गरौँ हामी भन्न खोजेको। एउटा गीतमा अघि सार्छु यहाँ आफू बोलिरहनुभन्दा पनि, चिठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो, स्वर सङ्गीत शम्भु राईको हो, यसमा शब्द शङ्कर र राजेन्द्रको हो, चिठी तिमीलाई लेखौँ भन्छु मनको कुरा मनमै रह्यो। तिमीलाई मन को कुरा मनमै रहो चिट्ठी तिमीलाई लेखूं भन्छु मन को कुरा मनमै रहो सम्झनाले सताइ रह्यो यो आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो चिट्ठी तिमीलाई लेखूं भन्छु मनको कुरा मनमै रह्यो कथा लेखूं भने अधूरो नै रहन्छ के मनको कथा लेखूं भने अधूरो नै रहन्छ के यो आँखाले टोलाइराखे बादललाई छेकिन्छ कि कुन शब्दले लेखूं त्यस्तो नबिझाउने काढा जस्तो चन्द्रमा झैं मुस्कान तिम्रो चिट्ठी तिमीलाई लेखूं भन्छु मनको कुरा मनमै रह्यो मानालाई पहिलिन्छ कि फूल टिपी दिउँ भने श्रीमानालाई पहिलिन्छ कि माया भनी बोलाऊ भने काली कतै पाइन्छ कि मनमा के छ कुरा तिम्रो बोलाऊ भने छैन साइनो मनको कुरा मनमै रह्यो चिट्ठी तिमीलाई लेखूं भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइ रह्यो यो आँखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो चिट्ठी तिमीलाई लेखौ भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यो आँखाले हेरिरह्यो कतिपय कुराहरू व्यक्त गर्न खोजिँदा खोजिँदै पनि ती व्यक्त हुन पाउँदैनन् र त मनको कुरा मनमै रहन्छ यसरी मनमै रहेको कुरा चाहिँ कालान्तरमा त्यो सम्झना बनेर बल्झिँदो रहेछ त्यो यादहरू बनेर बल्झिँदो रहेछ सायद मन कतै अल्झिएको हुन्छ र त सम्झना बनेर यादहरू बल्झिन्छन् हरेक व्यक्ति जीवनमा एक न एकपटक प्रेममा परेको हुन्छ कतिले त्यो व्यक्त गर्छन् र त्यसले एउटा बाटो तय गर्दै अगाडि बढ्छ कतिले त्यो व्यक्त गर्दैनन् मनको कुरा मनमै राख्छन् अनि सम्झनामा परिणत हुन्छ सम्झनामा रूपान्तरण हुन्छ ती कुराहरू र म कामना गर्छु कि तपाईँले मनका कुराहरू चाहिँ मनमै नगुम्सियोस् तपाईँको र त्यो सम्झनामा मात्रै कैद हुन नपरोस् सम्झनाको फ्रेम कुरा गर्दा सुन्दर भनिएला तर त्यो अनुभवमा अलि नमिठो लाग्छ। त्यो त्यतिखेर मुख खोलेको भए केही भइ पो हाल्थ्यो कि भन्ने त्यो बाटो आज नछोडौँ। यति चाहिँ तपाईँलाई मेरो सुझाव, तपाईँलाई मेरो शुभेच्छा जे रूपमा तपाईँ लिनुहुन्छ। यो भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसलाई चाहिँ धेरैले प्रेम प्रकट गर्ने दिनको रूपमा पनि प्रयोग गरिरहेको हामी पाउँछौँ। त्यसो हुनुको प्रमुख कारण चाहिँ युवा पङ्क्ति अझैले के पनि भन्छन् भने त्यो दिन प्रेम त्यो प्रस्ताव राख्दाखेरि चाहिँ रिसाउँदैनन् रे कोही भनेर पनि सजिलो अझ कतिलाई यसो पनि भएको होला। यो दिन तपाईँ धेरैले पनि अनुभव गर्नुभएको होला है, जब बिहान भ्युजिन्छ नि अनि कतिपय चाहिँ आज कसैले मलाई आफ्नो मनको कुरा त भन्दैन या मोबाइलमा के म्यासेज आइहाल्छ कि फोन आइहाल्छ कि भन्ने त्यो किसिमको पर्खाइमा पनि धेरै बसेका हुन्छन्। जसै साँझ पर्छ त्यो पर्खाइ एउटा निराशामा पनि परिणत हुन्छ र कतिपय चाहिँ भन्छु भन्दा पनि भन्न नसकिरहेका हुन्छन्, जसलाई यो दिनले अझ खकुलो बनाउँछ होला, त्यो जुन जटिलतालाई अझ सजिलो बनाउँछ होला। यदि त्यसो गर्छ भने यो दिनले के को आपत्ति होस् न त त्यस्तै, यही त चाहन्छौँ हामी। पुरा पुरा श्रद्धा भाव चढाउँदा पनि, उतारेर आफ्नै नकाब चढाउँदा पनि, कठै पत्थर मुस्कुराउन पनि सकेन, रुन सक्छ अब गुलाब चढाउँदा पनि, गोविन्द न्यौपाने जुहाङ गुल्मीका मित्रको यो मुक्तक तपाईँ याद गरिरहनु भएको होला। मैले सुरुवातमा भनेको थिएँ मुक्तक चारवटा लाइनमा चारवटा पङ्क्तिमा लेखिन्छ र त्यसको सुरुवाती पहिलो र दोस्रो पङ्क्तिमा उस्तै जस्तो सुनिने शब्द त्यो मिठास भएको अनुप्रास भएको भन्छौँ हामी काफिया, त्यसलाई त्यो काफिया आउनुपर्छ, तेस्रोमा आउनु हुँदैन र चौथोमा आउनुपर्छ भनेको थिएँ। जस्तै जेबी गाउँले मटेला चार सुर्खेतका मित्रको म वाचन गर्छु। जलायौ यो मुटु जलाएर गयौ पत्थर नै सम्झेथे गलाएर गयौ, जलायौ यो मुटु जलाएर गयौ पत्थर नै सम्झेथे गलाएर गयौ, तिमीलाई नै जीवन सुम्पिए भन्दै दुनियाँ सामु हल्ला चलाएर गयौ, दुनियाँ सामु हल्ला चलाएर गयौ। पहिलो लाइनमा जलाएर गयौ, दोस्रोमा गलाएर गयौ, तेस्रोमा योसँग मिल्ने आएन र चौथोमा चाहिँ चलाएर गयौ भन्ने आयो। यसमा जलाएर गलाएर चलाएर यो अनुप्रास मिलेको, यो शब्द अनुप्रास भनेको सुन्दा उस्तै लाग्ने जस्तो त्यो मिठास भएको शब्द, त्यसलाई हामी काफिया भन्छौँ। त्यसभन्दा पछि आएको गयौ गयौ भन्ने जुन दोहोरिएको छ त्यसलाई रदीप भन्छौँ। रदीप बिनाको मुक्तक पनि हुन्छ, यो रदीप हुँदा अलिक मिठो सुनिएको हो कि भन्ने भान चाहिँ हुन्छ सबैमा, तर रदीप नहुँदा पनि हुन्छ। म एसएमएसमा प्राप्त भएको मुक्तक अघि सार्छु। यो मुक्त कुमार बिसी रकु छ कालीकोटका मित्रको हो। सहरतिरै डेरा जमाएपछि गाउँ भोलि उतै रमाएपछि, कसैले कसैलाई मान्छे नै गन्दैन दुई चार हजार पैसा कमाएपछि, यो स्वार्थी दुनियाँमा कोही यस्ता पनि होला। यो मुक्त पनि मैले अघि सारेँ, केही अरू मुक्तकहरू पनि वाचन गर्छु। मेतिखेर कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ। दुःख अति पाएको छ जिन्दगीले, आँसु धेरै बगाएको छ जिन्दगीले, यात्रा कहाँसम्म ठेगान छैन तर कठिन सफर समाएको छ जिन्दगीले, खनाल कपिल नुवाकोटका मित्र हुनुहुन्छ। अर्को मुक्त पनि म वाचन गर्छु। नारायण न्यौपाने हाल सिन्धुली रातमाटा बाटो भनेर लेख्नु भएको छ। खोले किनार बगरमा ठट्टा हुने गर्छ, उनको मेरो रहरमा ठट्टा हुने गर्छ, अरूहरूले थाहा नपाउने गरी आँखा जुधाई त्यो नजरमा ठट्टा हुने गर्छ, अर्को मुक्तक छ खिमा शेर्पाली रुङ्गा दुई घनखोला रुकुमका मित्रको यो मुक्तक। छुटेको मान्छे फेरि कहिले आउँछ कि भन्ने आश गर्दै, दुखी मनले थोरै शान्ति पाउँछ कि भन्ने आश गर्दै, सूचना सन्देश अनि समाचार नछुटाई सुन्छु रेडियोमा, निष्ठुरीले नै कुनै खबर पठाउँछ कि भन्ने आश गर्दै, खिमा शेर्पाली रुगा दुई घनखोला रुकुमका मित्र। रेडियोमा खबर त्यो सुनेर बस्ने बानी पनि त्यो आदत पनि पर्छ र फागुन एक गते विश्व रेडियो दिवस, रेडियो तपाईँसँग जोडिएको छ, मसँग जोडिएको छ, समग्रमा हामी सबैसँग जोडिएको छ र त हामी रेडियोमा रेडियोकै कुरा गरिरहेका छौँ। उसले छोडेर जानुमा रहस्य हुनुपर्छ, केही न केही कारण त अवश्य हुनुपर्छ, किन दुख्दै गाछ यो मुटु अचेल, सायद ऊ पनि यो मुटुको सदस्य हुनुपर्छ, सायद ऊ पनि यो मुटुको सदस्य हुनुपर्छ। नवराज इटनी चैनपुर धादिङका मित्रको यो मुक्तक। अर्को म वाचन गर्छु। कि माया नबनाऊ कि माया गर्ने मन नबनाऊ, अदृश्य स्पर्शमै याद दिलाउने पवन नबनाऊ। माधव अभागी नुवाकोटबाट हुनुहुन्छ। कि माया नबनाऊ कि माया गर्ने मन नबनाऊ, अदृश्य स्पर्शमै याद दिलाउने पवन नबनाऊ। दस औँला जोडी प्रार्थना गर्छु ईश्वरसँग, मुना बिना बाँच्नुपर्ने मदन नबनाऊ, मुना बिना बाँच्नुपर्ने मदन नबनाऊ। यो मुक्तक वाचन गरिरहँदा चाहिँ मलाई भन्न मन लागेको एउटा कुरा, हामी कुनै बेला कस्तो पनि हुन्छ भने यो लेखिरहँदाखेरि त्यो भोग्ने कुरा है, त्यो तपाईँ धेरैले पनि भोग्नुहुन्छ। त्यो भनेको कस्तो भने, कुनै एउटा लाइन चाहिँ यति यति महत्त्वपूर्ण लाग्छ हामीलाई, यति मुखमै झुन्डिने लाग्छ कि अनि त्यो लाइन लेखेर बल्ल त्यसलाई मुक्तक बनाउन हामी अरू तिनवटा लाइन थप्ने गर्छौँ। यो भर्खर वाचन गरेको मुक्तकमा पनि मैले त्यो आभास गर्ने, मुना बिना बाँच्नुपर्ने मदन नबनाऊ, निकै महत्त्वपूर्ण र निकै चोटिलो लाइन छ, यो पङ्क्ति छ। यो हुनसक्छ यसलाई पहिले सम्झिनु भयो स्रष्टाले, त्यसपछि अरू तिनवटा लाइन चाहिँ तिनवटा पङ्क्ति पछि थपेर मुक्तक बनाउन खोज्नुभयो र अरू तिनवटा पङ्क्तिहरू चाहिँ यो पङ्क्ति जति बलियो बनाउन सक्नु भएन उहाँले। यस्तो समस्या मुक्तक लेख्ने धेरैले झेल्नुपर्ने हुन्छ, धेरैले झेलेका पनि हुन्छन्। कतै हिँडिरहँदा, कतै अरूको केही मुक्तक सुनिरहँदा, कतै गीत सुनिरहँदा, केही भोगाई भइरहँदा एउटा लाइन मात्रै आउँछ, एउटा पङ्क्ति मात्रै आउँछ मनमा, झट्ट आउँछ, यति मिठो लाग्छ, अनि त्यो लेखेर अरू थप्न खोज्छौँ हामी अरू तिनवटा। यो नराम्रो होइन, राम्रो हो यो, तर यतिखेरको जोखिम भनेको त्यो जुन हामीले सम्झेको महत्त्वपूर्ण ठानेको त्यो पङ्क्ति हुन्छ त्यत्तिकै शक्तिशाली अरू पङ्क्ति बनाउन चाहिँ एकदमै ठुलो जोखिम हुन्छ। धेरै व्यक्तिहरू चाहिँ यहाँनिर फेल हुन्छन्, अनुत्तीर्ण हुन्छन्। माधवजीकोमा पनि मैले अरू त्यति शक्तिशाली पाइनँ अरू तिनवटा पङ्क्ति चाहिँ, जसरी मुना बिना बाँच्नुपर्ने मदन नबनाऊ भनेर लेख्नु भएको छ, अरू चाहिँ त्यति भएन। यो सबैले भोग्ने समस्या, म आफैले पनि भोग्छु यो समस्या जुन माधवजीले भोग्नुभयो, त्यही मैले यहाँ तपाईँलाई सुनाएर उदाहरणसहित नै सुनाएँ। आज म त्यसै पनि गरिरहेको छु, तपाईँको मुक्तक सुनाउँदै केही कुराहरू सिकाएको जस्तो पनि गरिरहेको छु। देख्न मन नै छैन भने जा भन्दै हुन्थ्यो, अरू कुनै सिन्दुर शिरमा ला भन्दै हुन्थ्यो। देख्न मन नै छैन भने जा भन्दै हुन्थ्यो, अरू कुनै सिन्दुर शिरमा ला भन्दै हुन्थ्यो। आफ्नो सामु देख्दा मलाई मुटु तिम्रो दुख्छ भने एक सिसी विषै किनी खा भन्दै हुन्थ्यो, एक सिसी विषै किनी खा भन्दै हुन्थ्यो। विष्णु पाठक रामपुर पाल्पाका मित्रको मुक्तक। ऋषि शाह दाङका मित्रको मुक्तक म वाचन गर्छु। यी रातहरू ढालिदिन्छ उसका यादहरू फालिदिन्छ, यी रातहरू ढालिदिन्छ उसका यादहरू फालिदिन्छ। मदिरा मेरो ओखती हो उध्रेको मन टालिदिन्छ, मदिरा मेरो ओखती हो उध्रेको मन टालिदिन्छ। शब्दमा मात्रै होस् यो चाहिँ, व्यवहारमा नहोस्। तपाईँ धेरै प्रेम सब सम्बन्ध छुटिनेहरू धेरै चाहिँ मदिराको सहारा लिने गरेको पनि पाउँछौँ। हामीले अघिल्ला श्रृङ्खलाहरूमा यो विषयमा चर्चा पनि गरिसकेका छौँ, आखिर किन मदिराको साथ लिन खोज्छन् त प्रेम सम्बन्ध छुटिनेहरू केही भनेर पनि कुरा गरिसकेका छौँ। यो कुरा यहीँ रोकेँ। अर्को म साङ्गीतिक सौगात, यो मलाई मिठो लाग्ने अर्को एउटा गीत अगाडि सार्छु। स्वर यसमा देवनारायण प्रधानको रहेको छ। तपाईँ धेरैले यसो भनेर पनि भन्नुहोला, तर त्यो ढिलो होला है भनेर, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्। कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्। भनिएका कुरा बरु झुटा झुटा झुटा हुन्छन्, कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन्। लागे जति तिर्खा सबै मेट्नै पर्छ भन्ने केही छैन, लागे जति तिर्खा सबै मेट्नै पर्छ भन्ने केही छैन मन परेको मान्छेलाई पाउनै पर्छ भन्ने केही छैन कति नाता नगसेर नै मिठा मिठा मिठा हुन्छन् कति नाता नगसेर नै मिठा मिठा मिठा हुन्छन् गासिएका नाता बरु झुटा झुटा झुटा हुन्छन् कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् भन्न त भनिएला यो गीतमा भनिए जस्तै देवनारायण प्रधानले गाउनु भए जस्तै कति कुरा नभनेर नै मिठा मिठा मिठा हुन्छन् पनि भनिएला तर व्यावहारिक रूपमा भने कहिलेकाहीँ यो गीतले भने जस्तै चाहिँ हुँदैनन् नभनेर मिठा होलान् भनेर छाडेका कुराहरू सधैँ मिठा चाहिँ हुँदैनन् ती झन् यति नमिठा भइदिन्छन् यति घोच्ने भइदिन्छन् त्यो झटारोले हानेको जस्तै भइदिन्छ सधैँ त्यसैले भन्ने कुराहरू पनि मिठा भइदिन्छन् है नभन्ने कुराहरू मात्रै मिठा भइदिन्छन् भन्ने होइन बरु नभनेका कुराहरू मिठा हुन सक्छन् जसरी भनेका कुरा बरु झुटा हुन सक्छन् भने जस्तै नभनेका कुराहरू नमिठा हुन पनि सक्छन् त्यो बल्झिरहने एउटा अतीत हुन पनि सक्छन् त्यसैले भन्ने कुरामा चाहिँ ढिलो नगरौँ बोल्नेको पिठो पनि बिग्छ नबोल्नेको चामल पनि बिग्दैन भन्ने त्यो उखान सानैमा हामीले सुनेको हो कतिपय अवस्थामा उसले भन्ला भनेर धेरै बसिरहेका हुन्छन् मैले नै भन्छु भन्ने होइन कि उसले नै भन्ला भनेर फेरि यो प्रेम भन्ने चिज यस्तो कि यो सुरुमा एकतर्फी नै हुन्छ अर्कोले त स्वीकार्ने या नकार्ने मात्रै हो प्रेम सुरुमा चाहिँ एकतर्फी नै हुन्छ जब देख्छ कसैले जब महसुस गर्न थाल्छ त्यो एकैपटक चाहिँ चलचित्रहरूमा हो एकैपटक प्रेमको महसुस भएको देखाउने यथार्थमा प्रेम अधिकांशमा सबैमा नभनौँ अधिकांशमा चाहिँ सुरुमा एकतर्फी नै हुन्छ एउटाले नै हो त्यो महसुस गर्न थाल्ने उसलाई मन पराएको जस्तो उसँग प्रेम भएको जस्तो उसले व्यक्त गरेपछि अनि अर्कोले आफ्नो महसुस त्यहाँ थपेर चाहिँ त्यसले प्रेमको रूप धारण गर्ने हो त्यसैले पनि भनौँ भन्न चाहिँ बाँकी नछोडौँ कसैलाई प्रेम गर्छु भनेर भन्नु त्यो चाहिँ नराम्रो होइन तर उसको अस्वीकार रहँदाखेरि पनि उसले स्वीकार नगर्दाखेरि पनि उसलाई असर पर्ने गरी नै ढिपी गरिरहनु चाहिँ ठिक होइन फेरि यो चाहिँ बुझ्नुपर्छ कता कता यो मनमा छुँदो रहेछ नचाहेरै दिल टुक्रा हुँदो रहेछ कता कता यो मनमा छुँदो रहेछ नचाहेरै दिल टुक्रा हुँदो रहेछ एकाएक मनको मान्छे टाढा गएपछि सम्हालिन खोज्दा मन रुँदो रहेछ सम्हालिन खोज्दा मन रुँदो रहेछ रोशनी अरियाल चितवनका मित्रको यो मुक्त कुनै स्वार्थ हुँदैन प्यारमा भन्छन् यी मान्छेहरू कुन आधारमा भन्छन् कुनै स्वार्थ हुँदैन प्यारमा भन्छन् यी मान्छेहरू कुन आधारमा भन्छन् धनकै कारणले थुप्रैको जोडी छुटेको छ भन्छन् यार सब बेकारमा भन्छन् यार सब बेकारमा भन्छन् कमल बडुवाल नेपालगञ्ज धेरैले गजल र मुक्तको फरक के हो भनेर सोध्नुहुन्छ मैले यो मुक्तकमा पाएँ त्यो चाहिँ त्यो भन्नुको अर्थ गजलको हरेक शेरहरूले अरू विषयको उठान पनि गर्न सक्छन् तर मुक्तकको त्यसो हुँदैन त्यो चारवटा पङ्क्तिहरू छन् सबैले एउटै विषयमा चारवटा पङ्क्ति केन्द्रित भएको हुनुपर्छन् धेरै साथीहरूले त्यो अनुप्रास काफिया मिलाउने बहानामा चाहिँ त्यो छेउन टुप्पोको कुराहरू ल्याएर जोडिदिइरहनु भएको हुन्छ प्रेमको कुरामा कदा अरू अरू नै विषयवस्तुका कुराहरू ल्याएर जोडिदिइरहनु भएको हुन्छ तर मुक्तकमा चारवटै पङ्क्ति प्रेममै या जिन्दगीमै या राजनीतिकै विषयमा लेखे पनि चारवटै पङ्क्ति एउटै विषयमा केन्द्रित हुनुपर्दछ र त्यो मुक्तकले भन्न खोजेको कुरा चाहिँ मुक्तक पढेर भ्याउँदा प्रष्ट हुनुपर्दछ जस्तै कमलजीकै यो मुक्तकमा कुनै स्वार्थ हुँदैन प्यारमा भन्छन् यी मान्छेहरू कुन आधारमा भन्छन् धनकै कारणले थुप्रैको जोडी छुटेको छ भन्छन् यार सब बेकारमा भन्छन् यो चारवटैले प्रेममा धनको कुरालाई जोड्न खोजेको छ यस्तो हुनुपर्छ मैले यति मात्रै भनिएँ म एसएमएसमा प्राप्त भएका मुक्तक पनि वाचन गर्छु चिताले भेट गराएको देख्न पाउनु पर्यो कफन भित्र सजाएको देख्न पाउनु पर्यो, चित्ताले भेट गराएको देख्न पाउनु पर्यो, कफन भित्र सजाएको देख्न पाउनु पर्यो। यदि साँच्ची अहिले पनि छस् भने भगवान आफ्नै आँखा जलाएको देख्न पाउनु पर्यो, आफ्नै आँखा जलाएको देख्न पाउनु पर्यो। सृजना भट्ट कालिका कालीकोट हाल कैलालीमा हुनुहुन्छ उहाँको मुक्त। र अर्को पनि एसएमएसबाट लिन्छु म, गणेश खड्गा पोखरा रुकुम उहाँको ठेगाना। छुटिने र भेटिने यो रीत मेटिएन, एउटा मान्छे टाढा भयो प्रीत मेटिएन, रोएपछि मनका पीडा सकिन्छन् कि भनी जति जति रोए पनि रोएपछि मनका पीडा सकिन्छन् कि भनी जति जति रोए पनि धित मेटिएन। छुटिने र भेटिने यो रीत मेटिएन, एउटा मान्छे टाढा भयो प्रीत मेटिएन, यो मुक्तक पनि मैले भाषण गरेँ। अरू बाँकी मुक्तकहरू पनि सकाइहालौँ भन्ने लागेको छ। विष्णु न्यौपानी सिन्धुलीका हुनुहुन्छ। प्रेमको पसल चलाएर बस्छौ तिमी, दुनियाँको मन जलाएर बस्छौ तिमी, प्रेमको पसल चलाएर बस्छौ तिमी, दुनियाँको मन जलाएर बस्छौ तिमी, गुलाब रोप्दा गुलाब नै पाउने मान्छे म त, कस्ता कस्ता काँडाहरू फलाएर बस्छौ तिमी, कस्ता कस्ता काँडाहरू फलाएर बस्छौ तिमी। अर्को मुक्तक पनि म सरसर्ती भाषण गरिहाल्छु, मैले लिएर आएका मुक्तकहरू मैले सबै त पढ्न भ्याउँदैन कि जस्तो लागिरहेछ। राजन फुयेल चिलिङ दिन पाँच पाँच थरका मित्रको यो मुक्तक। यही धरती अनि यही माटो चल्दैछ जीवन प्रेमकै बाटो, यही धरती अनि यही माटो चल्दैछ जीवन प्रेमकै बाटो, सायद पछि चस्किन्छ होला नि है बुढेसकालमा बल्झिएर जवानीको खाटो, बुढेसकालमा बल्झिएर जवानीको खाटो। सिद्धराज जोशी धनगढी बाह्र कैलालीका मित्रको मुक्तको वाचन गर्छु। भिड थियो घेरिएको बेबारिसे लास थियो, छामी हेरे धड्कन बाँकी अलिकति सास थियो, भिड थियो घेरिएको बेबारिसे लास थियो, छामी हेरे धड्कन बाँकी अलिकति सास थियो, पलभरमै भक्कानियो छाती रसाए आँखा पनि, त्यही भिडमा पल्टिएको मान्छे आफ्नो खास थियो, त्यही भिडमा पल्टिएको मान्छे आफ्नो खास थियो। अर्को मुक्तक पनि वाचन गर्छु। श्रवण कुमार प्रधान जिज्ञासु खोटाङ का मित्र हुनुहुन्छ हाल काठमाडौँ। हेर्दाखेरि केही छैन तन मन भुलाइदिन्छ, शान्ति माग्दै गाउँ सहर नौलो गीत गाइदिन्छ, धनी गरिब सर्वहारा सबको प्रिय बनेको छ, कथा व्यथा समाचार यही रेडियोले सुनाइदिन्छ, कथा व्यथा समाचार यही रेडियोले सुनाइदिन्छ। अब एउटा मुक्तक वाचन गर्छु र छुटिनु पनि पर्छ। सम्झनामा आयौ तिमी छुन मन लाग्यो, सधैँभरि तिम्रै साथमा हुन मन लाग्यो, सम्झनामा आयौ तिमी छुन मन लाग्यो, सधैँभरि तिम्रै साथमा हुन मन लाग्यो, जान्छु पनि भनिनौ जाने बेलामा, तिमलाई सम्झी पल पलमा रुन मन लाग्यो, तिमलाई सम्झी पल पलमा रुन मन लाग्यो। लक्ष्मण पोखरेल नवलप्रासी परसौनी छका मित्रको यो मुक्तकसँगै आज चाहिँ कार्यक्रम बहकेले मनको यो श्रृङ्खलाबाट छुट्टिनुपर्छ। फागुन एक गते विश्व रेडियो दिवस, फागुन दुई गते विश्व प्रेम दिवस, सबै सबैलाई यो दुवै दिनको शुभकामना। यतिन्जेल सँगै रहनुभयो, मुक्तको विषयमा पनि केही भने तपाईँलाई थोरै भए पनि सहयोग गरे कि मुक्तको बुझ्न भन्ने लागेको छ, यो सिसा पारिपट्टिबाट मलाई सहयोग गर्नुहुने, यो मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि अर्को सातासम्मको लागि ओझेल पढ्छु र जाँदा जाँदै तपाईँलाई सुनाउँछु। एउटै बाटो सधैँ भेटघाट भइरहँदा, स्वर सङ्गीत दीप श्रेष्ठको, शब्द रमण घिमिरेको। हस् जान्छु म चाहिँ, अर्को हप्ता आउँछु नि, नमस्कार। एउटै बाटो सधैँ भेटघाट भइरहँदा, मुस्कानहरू साटिएछन् देखिरहँदा, खुले पत्तै भएन कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन, हो कसले राख्यो पहिलो प्रस्ताव थाहै भएन, एउटै बाटो सधैँ भेटघाट भइरहँदा। हल्ला कहिले एकांत, कहिले खुशी कहिले सुर्ता कहिले अशांत, बाढ़ बढ़ एक अर्कामा संकोच रहेन, यस्ते घड़ी कहाँ मिलूं थाहे भएन, हो यस्ते घड़ी कहाँ मिलूं थाहे भएन, एउटै बाटो सधैं भेट भइरहँदा पार्दै नजिक भए छौ, सायद विश्वास खोज्दा खोज्दै आफ्नो भए छौ, तिमीसित भेटेपछि पिरहिरहेन, कति छिटो खुसी झुले थाहै भए।